Book 2 34 34 في القطار train me هل هذا هو القطار إلى برلين؟ क्या बर्लिन के लिए यही ट्रेन है? क्या बर्लिन के लिए यही ट्रेन है? متى يغادر القطار؟ यह ट्रेन कब छूटती है? यह ट्रेन कब छूटती है? متى يصل القطار إلى برلين؟ यह ट्रेन बर्लिन कब पहुंचती है? यह ट्रेन बर्लिन कब पहुंचती है? اسمح لي هل يمكن ان امر معف کیجئے کیا میں آگے جا سکتا ہوں معف کیجئے کیا میں آگے جا سکتی ہوں اعتقد ان هذا مكاني میرے خیال سے یہ میری جگہ ہے میرے خیال سے یہ میری جگہ ہے اعتقد ان حضرتك تجلس في مكاني مجھے لگتا ہے کہ آپ میری جگہ پر بیٹھے ہیں مجھے لگتا ہے کہ آپ میری جگہ پر بیٹھی ہیں اين عربه النوم سلیپر کہاں ہے سلیپر کہاں ہے عربه النوم في اخر القطار स्लीपर ट्रेन के अंत में है स्लीपर ट्रेन के अंत में है وأين عربة الطعام في المقدمة और भोजनयान कहाँ है शुरू में और भोजनालय कहाँ है शुरू में أيمكنني أن أنام تحت क्या मैं नीचे सो सकता हूँ क्या मैं नीचे सो सकती हूँ أيمكنني أن أنام في الوسط क्या मैं बीच में सो सकता हूँ क्या मैं बीच में सो सकती हूँ أيمكنني أن أنام فوق क्या मैं ऊपर सो सकता हूँ क्या मैं ऊपर सो सकती हूँ متى نصل الى الحدود هم سیما پر کب ہوں گے هم سیما پر کب ہوں گے كم يدوم السفر الى برلين برلین یاترا میں کتنا سمے لگتا ہے برلین یاترا میں کتنا سمے لگتا ہے هل القطار متاخر क्या ट्रेन देरी से चल रही है क्या ट्रेन देरी से चल रही है هل عندكم شيء للقراءه क्या आपके पास पढ़ने के लिए कुछ है क्या आपके पास पढ़ने के लिए कुछ है هل توجد هنا اشياء للاكل والشرب क्या यहाँ खाने पीने के लिए कुछ मिल सकता है क्या यहाँ खाने पीने के लिए कुछ मिल सकता है من فضلك هل توقظني الساعة السابعة صباحا क्या आप मुझे सात बजे जगाएंगे क्या आप मुझे सात बजे जगाएंगी